रन्ना पापी त्यो नजरले नौनी जस्तै छु म कमलो खमण्ड गर्या हैन मान्छे म राम्री छैन नियत नै खोटो अनि धामिलो मुसुक हाँस्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो मस्केर हेर्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो हाँस्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो मस्केर हेर्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो मुसुक हाँस्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो कालो दिल कालो दिल